स्वागत छ यहाँलाई गुल्मी पिक्चरमा। धन्यवाद। यो तपाईँहरूको जनविद्रोहमा जाने भन्ने कुरा पनि चलेको थियो, कहिले काहीँ तपाईँहरूको आधा हिस्सा मान्छेहरूले जनयुद्धमा पनि फर्किनु पर्छ, बन्दुक बोक्नु पर्छ भन्ने कुरा पनि तपाईँहरूभित्र बस भइरहेछ भन्ने कुरा आइरहेको छ, यो के हो? होइन, अहिलेको हाम्रो पार्टीको कार्यदिशा अथवा अगाडिको हाम्रो रणनीति भनेको दुईटा कुरा हो। एउटा सहमतिबाट निकास दिने, संसदवादी दल प्लस माओवादी सबै मिलेर एउटा नयाँ सहमति कायम गर्ने, त्यसलाई हामीले गोलमेज सभा या गोलमेज सम्मेलन भनेका छौँ, त्योबाट सहमति कायम गर्ने र जनताको संविधान दिने एउटा निकासी हो। यो हुँदैन भने माओवादी पार्टी जनताको अधिकार बिनाको राज्य, जनताको अधिकार बिनाको संविधान, जनताको अधिकार बिनाको राजनीति, त्योमा चाहिँ सहमत हुँदैन। त्यो कुरालाई पुरा गर्नको निम्ति जनयुद्धको जगमा जनविद्रोह गर्ने, त्यहाँसम्म पुग्ने गरी पनि सक्नुपर्छ हामीले भन्ने हाम्रो दोस्रो समाधान हो। यसमा हामी प्रतिबद्ध छौँ। जहाँसम्म विद्रोह या जनयुद्ध भन्ने कुरा हो, त्यो त हेर्नुहोस् त्यो समय सापेक्ष कुरा हो, त्योमा हाम्रो कुनै रिजिडिटी भन्छ नि, त्योमा कुनै जडता स्थिरता हाम्रो छैन। सकिन्छ जनतालाई विद्रोहद्वारा राज्य दिलाउनु पनि हाम्रो काम हुन्छ, सकिँदैन अलि लामो बाटो हिँडेर लडेर पनि जनतालाई अधिकार सम्पन्न बनाउनु, त्यो पनि हाम्रो जिम्मेवारी हुन्छ। तर तपाईँहरूले जनविद्रोह त भन्नुभएको छ, तर शान्तिपूर्ण आन्दोलन पनि त्यति खास देखिँदैन नि। होइन, हेर्नुहोस् अहिले आन्दोलनको कुरा गर्नुभयो भने नेपालको वातावरण आन्दोलनमय छ भन्ने म देख्छु, किनकि कोही पनि नागरिक अहिलेको राज्यको भूमिका, राज्यको क्रियाकलाप र राज्यका कामबाट सन्तुष्ट छैन। तपाईँले जहाँ छाम्नुहोस् नेपालका अहिलेसम्म उपेक्षित भएका जनसमुदायहरू, चाहे तपाईँ मजदुरलाई सोध्नुहोस्, चाहे किसानलाई सोध्नुहोस्, चाहे दलित र महिलालाई सोध्नुहोस्, जता सोध्नुहोस्, युवाहरूलाई सोध्नुहोस्, कोही पनि सन्तुष्ट छैन। त्यसैले नेपाली समाजको गर्वमा एउटा तुफानी एउटा चाहिँ विशेषता मौलाइरहेको मैले चाहिँ प्रत्यक्ष अनुभव गरेको छु, र त्यो जतिखेर पनि जनआन्दोलनमा व्यक्त हुन सक्छ, जतिखेर पनि त्यो एउटा आमूल परिवर्तनको सङ्घर्षमा व्यक्त हुन सक्छ, होइन? त्यसमा नेताहरूको भूमिका, पार्टीको भूमिका प्रभावकारी बनाउने कुरा मात्रै हो। तपाईँहरूको र एकीकृत नेकपा माओवादीको एजेन्डा मिल्छ, एउटै हो, त्यही एजेन्डाका लागि तपाईँ लड्दै आउनुभयो, किन फुट्नुभयो त? हेर्नुहोस्, तपाईँले भन्नुभएको कुरा सही हो, माओवादीहरूको एजेन्डा एउटै हो। हामी रोल्पाबाट काठमाडौँ जाँदा प्रचण्ड कमरेड र हामीहरू सँगै थियौँ र हामीले एउटा आदर्श बनाएका थियौँ, एउटा मान्यता भन्नुहोस्, एउटा उद्देश्य हामीले खडा गरेका, त्यो भनेको मुक्त भएका रोल्पा रुकुमहरूलाई काठमाडौँमा बदल्ने र काठमाडौँलाई रोल्पा रुकुममा बदल्ने अथवा आधार क्षेत्रमा बदल्ने, अथवा यसो भन्नुहोस् कि जनयुद्धबाट थापित भएका जनताका एजेन्डाहरूलाई काठमाडौँको सङ्घर्षबाट सफल गर्ने र नेपालको राज्यलाई जनताको राज्यमा बदल्ने हाम्रो एउटा सहमति हो। त्यो सहमतिमा हामी सबै प्रतिबद्ध रहँदासम्म हामी एकताबद्ध नै भयौँ, र त्यो सहमतिमा जब हाम्रो विचलनहरू देखा पर्यो, अन्तरहरू देखा पर्यो, कोही पछि हट्ने जस्तो, कोही अगाडि बढ्ने जस्तो देखा पर्यो, दुःखद एउटा अकल्पनीय ढङ्गले हाम्रो विभाजन भयो। तर आज फेरि हामी एउटा नयाँ परिवेश देख्दैछौँ, दुईटै माओवादी फेरि गम्भीर एउटा समीक्षामा बसेको स्थिति, र रोल्पाबाट काठमाडौँ जाँदाखेरि हामीले बनाएको उद्देश्य र आदर्शलाई बचाउनुपर्छ र त्यसैमा अगाडि बढ्नुपर्छ भन्नेमा एउटा गहन समीक्षा चलिरहेको छ। त्यसो गर्दा हामी आशावादी के छौँ भने फेरि दुईटा माओवादीको बिचमा चाहिँ एउटा नयाँ सम्बन्धको विकास हुने सम्भावना छ। अनि तपाईँमाथि एउटा आरोप पनि लागेको छ, होइन, दरबारीहरूसँग मिलेर विप्लवले नै फुटाएको पार्टी भन्ने आरोप पनि आएको थियो नि, के हो यो? यो त हास्यास्पद कुरा जस्तो हो, र यो बारेमा म धेरै भन्न पनि चाहन्न। मैले बाहिर खुलेआम भनेको कुरा हो, र आज पनि म के भन्छु भने राष्ट्रिय स्वाधीनताको विषयमा, नेपालको राष्ट्रिय खतरामा परेको बारेमा र जनतालाई अधिकार सम्पन्न गर्ने विषयमा कसले साथ दिन्छ त्यो उसको कुरा हो। त्योमा तपाईँको दरबारीहरूले साथ दिन्छन् कि, त्योमा डेमोक्रेट प्रजातन्त्रवादीले साथ दिन्छन् कि, त्योमा देशभक्तहरूले साथ दिन्छन् कि, हामीले अपिल गर्ने हो, हामीले गर्नुपर्छ। हाम्रो देश खतरामा पर्दा हामी सबैलाई एकताबद्ध गर्न हामीले अपिल गर्नुपर्छ, जनतालाई अधिकार सम्पन्न गर्दाखेरि पनि हामीले त्यो गर्ने आँट गर्नुपर्छ, त्योमा सहमत जोसुकै भए पनि हामी लिएर जान तयार हुनुपर्छ। मेरो कुरा यो सिधा कुरा हो। जहाँसम्म यो त एउटा अनौठो कुरा के छ भने, प्रचण्ड कमरेड र तत्कालीन युवराज पारस एउटै कमिटीमा बस्नुभयो नि त, एपेकको चाहिँ दुइटै उपाध्यक्ष हुनुभयो, होइन? भनेपछि कयौँ कार्यकर्तालाई कन्फ्युज त होला तल, त्यो म मान्छु पनि, तर जो प्रचार गरियो त्यो तितो पोख्ने एउटा कुरा मात्रै हो। तर सम्बन्ध त राम्रो छ अरे नि दरबारीहरूसँग, तपाईँ भन्छन् नि यो दुर्नियतपूर्ण कुरा मात्रै हो, कुनै तुप नभएको कुरा भन्छ नि, रिस साँध्ने भन्छ नि गाउँघरतिर, अनि केही सिप्लाएन भने तलाई बाघले लगोस् भने जस्तै कुरा हो त्यो, तलाई भगवान्ले के भन्छ सरापुन भने जस्तै कुरा हुनसक्छ, त्यसको बजार कुनै तुप छ। हिजो एक प्रसङ्गमा तपाईँले नेता प्रचण्डलाई मनपर्ने नेता पनि हो, विचलन सुधार्न खोजेको मात्रै हो भन्दै हुनुहुन्थ्यो, त्यो कुरा सही नै हो। मैले जे भनेको छु त्यो कुरा मैले लागेरै भनेको कुरा, पहिला पनि हामीले भनेको यो होइन, अथवा यस्तो भन्न खोजेको मैले, प्रचण्ड कमरेड नेता हुने गुण भएको मान्छे हो, र त नेता हुनुभयो, र त्यसै हामीले बना पनि होइन, केही क्षमता भएरै नेता बनाएको कुरा पनि सही हो, तर नेता फेरि कहिलेकाहीँ हेर्नुहोस् जनतामा पनि फर्किन्छ, झर्न सक्छ नि त कहिलेकाहीँ। नेता एउटा तपाईँको चाहिँ आभारामा पनि बदलिन सक्छ बुद्धि नपुर्याएपछि, यो पनि अर्को यथार्थ हो। अथवा नेता नेतामा नबसेर एउटा सामान्य लेमेनको रूपमा पनि झर्न सक्छ। सामान्य मान्छे हुन्छ नि, उसको आचार व्यवहार क्रियाकलाप हुन्छ नि, एउटा जिम्मेवारी अनुसार नभएर गैर जिम्मेवार बन्न पनि सक्छ। राम्रो हुँदा साथ दिनुपर्छ, सम्मान गर्नुपर्छ, विचलित हुन खोज्यो भने सङ्घर्ष गर्नुपर्छ र त्यसलाई करेक्सन गर्नुपर्छ, सच्याउनुपर्छ। भनेपछि त्यही कुरा नै हो, भनेपछि उहाँहरू तपाईँहरूको शब्दमा करेक्सन भइदिनु भयो भने पार्टी एकता सम्भव नजिक नजिक पुग्यो छ। होइन, अहिले नजिक पुग्यो भने त भन्न मिल्दैन, तर मैले भने कि अहिले प्रचण्ड कमलले तिनवटा कुरा दस्तावेजमा उल्लेख गर्नुभएको छ। एउटा वर्ग विचलन आयो पार्टीमा, एउटा राष्ट्रिय स्वाधीनताको बारेमा विचलित भइयो, तेस्रो चाहिँ पार्टी फुटाउने स्थितिमा चाहिँ हामीले कमजोरी गरियो भनेर उहाँले लेख्नु भएको छ। यो तिनवटा कमजोरी उहाँले गरेको कुरालाई स्वीकार गर्ने हो र करेक्सन गर्ने सच्याउने हो भने हामीले खोजेको त क्रान्ति हो, हामीले खोजेको परिवर्तन हो, हामीले खोजेको जनताको अधिकार हो, राष्ट्रिय स्वाधीनता हो, एउटा समृद्ध समाज हो, समृद्ध देश हो। त्योमा हामी सबै सहमत भएपछि अलग अलग बस्नुपर्ने जरुरत नहुन सक्छ। हजुर, यहाँहरू 10 वर्ष लड्नुभयो होइन, धेरै मान्छेले ज्यान गुमाए, कैयौँ घाइते अपाङ्गहरू छन्, यिनीहरूलाई सम्बोधन हुन सकेको छैन, रोएर बसेका छन् कैयौँ घर परिवारहरू, यसप्रति तपाईँहरूको पार्टी कति चिन्तित छ? हेर्नुहोस्, एउटा भावनाको पाटोबाट हेर्नुभयो अनि संवेदनाको पाटोबाट हेर्नुभयो भने मान्छेलाई पचाउन र खप्न पनि गाह्रो हुने स्थिति हाम्रो छ। हेर्नुहोस्, तपाईँले भने जस्तै हो, यो देशको लागि सबभन्दा बढी जसले दुःख गर्यो, जसले बढी चाहिँ कष्टहरू भोग्यो, बलिदान गर्यो, त्याग गर्यो, उनीहरू नै आज अपहेलित हुनुपर्ने, उपेक्षित हुनुपर्ने र एक प्रकारले भन्नुहुन्छ भने एउटा तिरस्कृत हुनुपर्ने, तिरस्कृत जीवन बिताउनु पर्ने जो स्थिति बनेको छ, यो हाम्रो निम्ति अकल्पनीय कुरा हो। जो मान्छे यो समाजमा सम्मानित हुनु पर्थ्यो, जो मान्छे एउटा यो समाजको लागि सबभन्दा आदर्श हुनु पर्थ्यो, तिनै मान्छेहरू उपेक्षित भएको देख्दा हाम्रा शहीद परिवारहरू, बेपत्ता परिवारहरू, घाइतेहरू, हाम्रा जनमुक्ति सेनाका योद्धाहरू अथवा यो आन्दोलनमा योगदान गर्ने सबै कम्युनिस्ट र प्रजातन्त्रवादी उपेक्षित भएको देख्दा असाध्यै नमिठो त लाग्ने कुरा नै भइहाल्यो, बड आफैप्रति एउटा पीडा हुन्छ। तर म यसलाई के भन्छु भने यो एउटा इतिहासको चक्र जस्तो मात्रै हो, यो फेरि बदल र यो कहाँ पुग्छ भने कमजोरीहरूलाई सच्याउँदै योगदान गर्नेहरूलाई गर्व गर्ने, सम्मान गर्ने ठाउँमा फेरि नेपाल पुग्छ भन्नेमा म चाहिँ विश्वासी छु। त्यसको निम्ति चाहिँ हामी एकताबद्ध भएर अगाडि जानुपर्छ। मेरा थुप्रै भाइ बहिनीहरूसँग, कमरेडहरूसँग, सहयोगदारसँग कुरा पनि हुन्छ, एउटा निराशा भए पनि आशावादी चाहिँ म देख्छु। एकछिन कुराकानीलाई यहीँ रोकेर म यस प्रसङ्गमा एउटा गीत सुनाउन चाहन्छु। अझै पनि हाम्रो जिउमा गोली र छर्राहरूको बास छ, कयौं साथी अङ्ग भङ्ग भई आज पनि पिँढीको बास छ। अझै पनि हाम्रो जिउमा गोली र छर्राहरूको बास छ, कयौं साथी अङ्ग भङ्ग भई आज पनि पिँढीको बास छ। शहीदको रगतले के भन्छ, झुप्पडीको अँध्यारोले जे भन्छ, अपाङ्ग र घाइतेहरू के भन्छ, बेपत्ता र शहीद परिवार जे भन्छ। साथीहरू हो, तपाईँहरूले सम्पन्न गर्ने भनिएको क्रान्ति यो संसदवादी दलहरूसँग मिलेर वा हिजोको देशभक्त भनिने शक्तिहरूसँग मिलेर सम्पन्न होला जस्तो लाग्छ तपाईँको व्यक्तिगत धारणा? होइन, यो हेर्नुहोस्, यो रेभोल्युसनको लागि तिनवटा कुराहरू हो। फर्स्ट, एउटा सही विचार भएको, सही दृष्टिकोण भएको, जनतालाई राज्यलाई बुझ्ने सही दृष्टिकोण भएको चाहिँ पार्टी र नेता चाहिन्छ, त्यो अनिवार्य कुरा हो। पहिलो एउटा शर्त यही नै हो। दोस्रो कुरा कि त्यसलाई सबभन्दा पहिला सहमतिमा ल्याउनको लागि हामीले कम्युनिस्टहरू, वामपन्थीहरू लाई नै हामीले मेहनत गर्नुपर्छ, यो दोस्रो कुरा हो। तेस्रो कुरा, त्यसको निम्ति हामीले प्रजातन्त्रवादीहरूलाई ल्याउनुपर्छ, देशभक्तहरू ल्याउनुपर्छ। तेस्रो कुरा यो, यति गरियो भने म के देख्छु भने अग्रगामी शक्तिहरू, परिवर्तन प्रेमी शक्तिहरूलाई एक ठाउँमा ल्याउन सकिन्छ र जनवादी क्रान्ति या आमूल परिवर्तन गर्न सकिन्छ, मेरो त्यो विश्वास छ। जहाँसम्म तेस्रो कुरा मैले अर्को जो भनेको थिएँ, पहिलो चाहिँ पार्टीको कुरा, दोस्रो सब मिल्ने कुरा, तेस्रो चाहिँ हामीले अन्तर्राष्ट्रिय क्षेत्रलाई पनि मिलाउनु पर्छ। हामीलाई चाहिँ नेपालमा परिवर्तन हुँदाखेरि पनि स्वाभाविक ढङ्गले ठिकै हो, उनको आन्तरिक मामिला हो भनेर साथ दिने अन्तर्राष्ट्रिय समूह समुदाय पनि हामीसँग चाहिन्छ। यति कुरा मिलाइयो भने हामी जित्न सक्छौँ। तपाईँहरूलाई पहिलेको पहिले गरिरहने र तपाईँहरूको एजेन्डाहरूलाई सम्बोधनै नगर्ने भने के जनयुद्ध सम्भव छ? होइन, हेर्नुहोस्, त्यो त मैले एकदमै प्रष्ट ढङ्गले भनिरहेको छु। त्योमा कुनै लुकाउनु पर्ने छिपाउनु पर्ने कुरा केही पनि छैन। हामीले सिधै भनेका छौँ, जनयुद्धबाट हामी जनवादी सत्ता बनाउन चाहन्थ्यौँ, तर प्रत्यक्ष राजतन्त्र आएपछि संसदवादी दलहरूकै प्रस्ताव र सल्लाह अनुसार हामी रोल्पाबाट एउटा सहमति गरेर काठमाडौँ गएका हौँ। र त्यो सहमतिको केन्द्र भनेको चाहिँ जनयुद्धमा माओवादीले उठाएका प्रस्तावहरू, जनताका विषयहरूलाई शान्तिपूर्ण तरिकाले सहमतिबाट संविधानमा सुनिश्चित गर्ने भन्ने भएपछि हामी गएका हौँ। यो कुराको गर्नुको सट्टा, यसलाई पालना गर्ने, यसलाई पुरा गर्नुको सट्टा होइन, पार्टीलाई बाइपास गर्ने, पेल्ने, दायाँ बायाँ गर्न खोजियो भने त्यो कुरा अनिवार्य हो कि माओवादी पार्टी कदापि आत्मसमर्पण गर्नेवाला छैन। बरु त्यो कुरालाई हिजोकै आफ्ना एजेन्डाहरूलाई पुरा गर्नको लागि अर्को जोखिमपूर्ण यात्रा, चाहे विद्रोहको होला चाहे जनयुद्धको होला, त्योमा कुनै हाम्रो रिजिड हुन जरुरी छैन, होइन, त्यो भनेको विद्रोह नै हो, दुइटै विद्रोह नै हो, दुइटै जनयुद्ध नै हो, त्यहाँ पुग्न माओवादी बाध्य हुन्छ या तयार हुन्छ, यो कुरा साँचो। तपाईँ निकै लडाकु मानिनुहुन्छ, कमान्डर भएर बस्नुभयो, जनयुद्धकालका एकदम भुल्नै नसक्ने कुराहरूमध्ये एउटा अन्तिममा केही बताइदिनुहोस् न। हेर्नुहोस्, अब यो जनयुद्ध भनेको वीरता, क्षति, सफलता र पीडाले भरिभराउ भएको समय हो। त्यसमा हाम्रा थुप्रै यस्ता अविस्मरणीय घटनाहरू छन्, त्यो सबै भन्नु त सम्भव छैन, तर तपाईँले भन्नुभयो जस्तो एकदमै, फेरि छोटोमा भन्दा दुई तिनवटा कुरा मलाई भन्न मन लाग्छ। एउटा, म कर्णालीको इन्चार्ज भएर गएपछि कालीकोटका दलित महिलाहरूले, निशस्त्र दलित महिलाहरूले सङ्घर्ष गरेर जो हतियार, पुलिसहरूको हतियार खोज्नुभयो, त्यो मलाई एउटा अविस्मरणीय घटना लाग्छ। मैले अहिले भर्खर पनि हाम्रा ती दिदी बहिनीहरूलाई भेटेर आएँ, एउटा त्यो। दोस्रो अविस्मरणीय घटना भनेको डिभिजन कमान्डर सुनिल, हाम्रै अगाडि एकैछिन अगाडि हामी फर्स्ट डिभिजनलाई प्रिसिजन दिँदै थियौँ, हामी सँगै थियौँ, एकैछिनपछि हाम्रै अगाडि कमरेड सुनिलको शहादत भयो। कहाँ हो यो घटना? यो रोल्पाको मनिमारे भन्ने एउटा घटना छ, जस्तै नेपालमै सनसनीपूर्ण घटना हो त्यो। यो दोस्रो एउटा हाम्रो जीवनको अविस्मरणीय क्षण जस्तो मलाई लाग्छ। तेस्रो बेनी मोर्चा हो, भन्नुहोस् न, म आफै त्यसको कमिसार पनि थिएँ। हामीले लगभग 5,000 जनमुक्ति सेना र स्वयंसेवकहरूलाई मार्च गराएर त्यो कारवाही गरेका थियौँ। त्यो हाम्रो नेपालकै इतिहासमा सबैभन्दा विशाल र लामो लडाइँ लडिएको एउटा मोर्चाबन्दी युद्ध हो। त्यसमा हाम्रो थुप्रै 92 रेकर्डमा भए पनि हाम्रो ख्यालमा 150 बढी साथीहरू हामीले क्षति भयौँ, थुप्रै होनार योद्धाहरूको भयो, र तर हामीले सफलता पनि प्राप्त गर्यौँ। विशाल लडाइँ भन्नु होइन, मैले सुनेको थिएँ एकजना कर्मचारीले हेरेको रे, 2 बितिसक्दाखेरि पनि त्यो लाइन सिद्धिएन भन्ने थियो। यी यस्ता केही एउटा अविस्मरणीय कुराहरू मेरो जीवनका चाहिँ कुराहरू छन्। तपाईँ गुल्मीमा पनि आउनुभयो पहिला जनयुद्धकालमा? आएँ म धेरैपल्ट, 2-3 नै आएँ। कुन ठाउँको स्मरण छ तपाईँलाई? एउटा त अहिले भट्टराईजी आउनु भएको थियो, उहाँकै घरमा म 1 रात हिँडेर आइपुगेको छु, अर्खाबाङमा। त्यति बेला गुल्मीको पार्टी अलिक कमजोर नै थियो, तर जे होस् माया गर्ने जनताहरूले, यहाँ गुल्मेली जनताहरूले क्रान्तिलाई जहिले पनि माया नै गर्नुभयो। एउटा त्यो घटना भयो। अर्को चाहिँ हामी त्यो प्युठानबाट गुल्मी क्रस गर्दाखेरि दहभन्दा पर त्यसलाई एउटा के डाँडा पो भन्छ, पुर्कोटभन्दा यतापट्टि आउँदाखेरि हाम्रो एउटा भिडन्त भयो। लगभग 20-25 अगाडि हाम्रो स्टाफहरू चाहिँ पर्नुभयो, त्यो भिडन्तबाट बाल बचेर हामी फर्क्यौँ। त्यति बेला प्रचार पनि गरिएको थियो, त्यो सुनिल कमरेड म सँगै थियौँ, डिभिजन कमान्ड सुनिल चाहिँ मारियो, विप्लव घाइते हो भन्ने प्रचार पनि गरियो। त्यो त थिएन, तर जे होस् एउटा बडो संजोगले बचेको चाहिँ एउटा त्यो घटना हो। गुल्मीमा आउँदाखेरि यो दुईवटा कुरा चाहिँ मलाई स्मरण हुन्छ। हवस् त, अत्यन्त व्यस्त समयका बावजुद पनि हामीलाई समय दिनुभएकोमा यहाँलाई धेरै धेरै धन्यवाद छ। नै खुसी लाग्यो तपाईँहरूसँग गुल्मी आउँदा भेट भयो, सबै साथीहरू हाम्रो एउटै मोर्चामा हामी लडेकै मान्छेहरू हौँ, र जो कुरा मौका मिल्यो तपाईँहरूलाई पनि म धेरै धेरै धन्यवाद दिन चाहन्छु। हस् धन्यवाद। कमरेडहरू हो, कमरेडहरू हो, क्रान्ति अझै बाँकी छ, यात्रा थोरै कठिन छ, गुटफुट हुनु हुँदैन, मिल्नु बाहेक विकल्प छैन। साथीहरू हो, क्रान्ति अझै बाँकी छ, यात्रा थोरै कठिन छ, विश्वास टुट्नु हुँदैन, मिल्नु बाहेक विकल्प छैन। गुटबन्दी तोड्नु छ, फुट्नेलाई जोड्नु छ, एकीकृत